सदा हाम्री आमा कति राम्रो नाच्थिन् गाउँका सारा छक्कै पार्ने कम्मरानी भाँच्थिन् नाच्नु आमा नाच्नु एक दिन सबै मर्नु पर्छ कति सारा बाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु एक दिन सबै मर्नु पर्छ कति सारा बाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु एक दिन सबै मर्नु पर्छ कति सारा बाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु इनको नाच हेरी नाच्नु दिदी नाच्नु सानी दिदी नाच्न उठे हेरो हेरो फेरि बिना जुत्ता लट्ठी पर्छन् इनको नाच हेरी नाच्नु दिदी नाच्नु एक दिन सबै मर्नु पर्छ कति सारा बाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु एक दिन सबै मर्नु पर्छ कति सारा बाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु हजुरको कम्मरलाई यसो गरी भाँच्नु अवश्य नै बन्छिन् नाच्नु बहिनी नाच्नु